कुरा याद रहन्छ बोलायो सोही विषयहरूमा के विषय के विषय विषय अब तपाईँको जनआन्दोलनको जन क्षति कसरी के भयो भन्ने कुराहरू त्यो चाहिँ तपाईँको हेर्नुहोस् हामीहरूले हामी भनिदिउँ के भने कि कुनै पनि सरकार चाहिँ के भने जनताको दमन गर्ने र चाहिँ जनतालाई दुःख दिने त्यो चाहिँ हुँदैन। वास्तवमा भन्नुहुन्छ भनेदेखि शान्ति सुरक्षाको अवस्थामा केही कुराहरू कसैबाट गल्ती भएको होला त्यो हुनसक्छ, तर मूल रूपमा कुनै पनि सरकार जनतालाई दमन गर्ने सात दललाई दमन गर्ने कुनै हालतमा हुन सक्दैन। जुन देशमा बहुदलीय प्रजातन्त्र छ त्यहाँ चाहिँ दलहरूको सबभन्दा महत्त्वपूर्ण स्थान हुन्छ र दलहरूलाई बहुदलीय प्रजातन्त्रमा दमन गरेपछि तपाईँको अनि दलको व्यवस्था कसरी भन्ने त्यसो भए एउटा क्वेसन क्रस क्वेसन अब बाँकी कुरा छोडिदेऊ ल। त्यो यदि दमन नगर्या हो भने 21 मान्छे कसरी मरे 5000 कसरी घाइते भयो? मैले तपाईँहरूलाई भने कि अब कहाँ के कुराहरू कारवाही गर्दाखेरि परिचालन हुँदाखेरि के घटनाहरू भयो त्यसको विषयमा त अब त्यही सम्बन्धितलाई थाहा होला। सम्बन्धित सम्बन्धित भने को सम्बन्धित भने अब तपाईँको के भनेदेखि त्यहाँ जो सुरक्षा निकाय सुरक्षाका मान्छेहरू सिपाही भने हौ सुरक्षाका मान्छेहरू भने सुरक्षाका मान्छेलाई पनि त कसैले आदेश दियो सिपाही भन्नुभयो गोलीको म सुरक्षाको मान्छे भन्छु तपाईँ के भन्नुहुन्छ भन्नुहोस् न। सुरक्षाका जिम्मा लिने होइन भने होइन सुरक्षाका मान्छेहरूले के कसरी त्यहाँ त्यस्तो घटना घट्यो भन्ने कुरा तिनीहरूलाई थाहा होला। त्यसमाले त्यो त अब तपाईँ भन्दै हुनुहुन्छ म थोरै भन्छु सुरक्षा निकाय त भनिहालेँ नि एउटा कुरा तपाईँलाई के भन्छ सरकारले तपाईँको कहीँ पनि हान्ने दमन गर्ने भन्ने कुराहरू चाहिँ जहाँसम्म मलाई थाहा छ भनेको छैन गरेको छ। त्यो नीति नै थिएन भनेको पनि छैन। तपाईँ जिम्मेदारी त सुन जिम्मेदारी सुन जिम्मेदारी लिने अब कसले के भन्नुभयो उहाँलाई सोध्नु मण्डली सुन्नुहोस् न मण्डली तपाईँहरूले के भन्दै हुनुहुन्छ भने तपाईँहरू मन्त्री परिषदमा बस्नुभयो राजाको तर हामीले गल्ती गरेन भन्नुभयो कि गल्ती सबै मन्त्री परिषदमा अध्यक्षले गरेको भन्न खोज्नु भयो। अब यो क्लियर गराइदिनुहोस् हेर्नुहोस् कस्तो अब गल्ती कहीँबाट कहाँबाट के हो भन्ने कुराहरू तपाईँहरू खोज्दै जानुहोस् न। अब यहाँ चाहिँ हामीले गल्ती हामी त भनिहाल्यौँ हामीले क्याबिनेटबाट चाहिँ त्यस्तो कुनै किसिमको गलत कुराहरू गरिएको छैन। सुरक्षा निकाय क्याबिनेटको अन्डरमा हुँदैन सुरक्षा निकाय मन्त्रालयको अन्तर्गतमा हुन्छ। गृहमन्त्री जिम्मेवार हो त्यसो भए मैले त कहाँ भनेको छु र मैले भनेको छु त्यो तपाईँलाई म अन्तर्यामी छु र तर कुरा सुन म कति राम्रोसँग तपाईँहरूलाई बुझाउँदैछु तपाईँहरू बुझ्नुहुन्न राम्रोसँग बुझाउँदैछु दिल खोलेर कुरा गर्दैछु। जिम्मेदारी राम्रो कामको मन्त्री परिषदले लिन्छ नराम्रो काम कहाँ के कस कारणले भएको छ त्यो चाहिँ त्यो सम्बन्धित ठाउँमा बुझ्नु पर्छ। बिरामी मान्छे छु कति राजाको मन्त्री परिषदमा तपाईँ बस्दाखेरि 21 मान्छेको ज्यान गएको छ तपाईँहरूलाई चाहिँ मन्त्री परिषदका सबै सदस्यलाई ज्यान माराको अभियोगमा जेल हाल्यो भने जानै नजाने। सुन्नुहोस् ज्यान कसैको 21 त धेरै ठुलो कुरा भयो एकजनाको पनि गयो भने त्यो अमूल्य माने त्यो जीवनको चाहिँ जानु हुँदैन हेर्नुहोस् तर गइसक्यो नि त। अब सुन्नुहोस् त्यो त एकदमै दुःखद घटना हो त्यो हेर्नुहोस् तर के भनेदेखि त्यो कसरी भयो भन्ने कुरा त अब त्यो त तपाईँको त्यहाँ चाहिँ जो परिचालनमा जो सुरक्षा कर्मी खटिएका थिए तिनीहरूलाई बढी थाहा होला। अब हामी त के भनौँ हामी त सकभर के हाम्रो एउटा नीति थियो भने कि सकेसम्म कुनै जीवधनको चाहिँ नाश नहोस् जीवधनको सुरक्षाको लागि त्यो शान्ति सुरक्षा खटिएको थियो त्यहाँ गएर त्यस्तो अप्रिय दुःखद घटना घट्यो त्यो के कारणले घट्यो भन्ने कुरा त त्यही थाहा होला र मलाई लाग्छ आयोगले त्यहाँ स्थलगत धेरै कुराहरू अध्ययन पनि गरेको छ। जस्तो तपाईँहरूको सरकार विघटन हुनुभन्दा अगाडिसम्म पनि त मान्छे मरेका थियो त्यति बेला तपाईँहरूले क्याबिनेटमा छलफल गर्नुभयो भने हाम्रो हामी त के भने छलफल गरेकै हो कि यो किन यस्तो घटना घटेको हो त्यसमा त त्यो के भनेदेखि त्यो छलफल र छानबिन चाहिँ क्रममा थियौँ कि त्यस बेला हाम्रो विघटन भइहाल्यो, बस्न दिएन, बसेदेखि त सबै कुरा त्यति बेला मान्छे मर्दाखेरि क्या ठिक हो भन्नु होला, अहिले चाहिँ तपाईँ ल्यान्डिङ गर्न भन्नु भएको छ काम खालि खुर्फाती काम हेलो इन्डियावालाले यता आउनु दिनुहोस् तपाईँको त्यो आएपछि त्यो चाहिँ तपाईँको मैले जनसमक्ष आएपछि थाहा हुन्छ कसको नाउँ तपाईँलाई यहाँ किन बोलाएको रहेछ त्यसरी हामीलाई त्यही चार्जबुजमा सहयोग गरिदिनलाई बोलाएको रहेछ ल कस्तो कुरा गरे सहयोग किन त के विरोधी बोलाउँछ के भन्नु सहयोग गरे सहयोग गरे बजेजी फेरि राजाको फेरि मन्त्रीसभा हुन्छ तपाईँलाई निम्ता दिन्छु तपाईँ फेरि जान्छु कि जाउँदैन तपाईँको चाहिँ त्यो दिन आएपछि तपाईँ फेरि मेरोसँग कुरा गर्नु होला नि उत्तर भएन त तपाईँलाई भन्छु त्यस्तो फेरि मोनियल किङ भन्नेलाई सोध्नुहोस् सेरेमनी